Love. दौराली म्युजिक प्रालीको प्रस्तुतिमा जुनिया चितिपानी छ गुल्मीमा जन्मनु भएका अर्जुन भण्डारीको वास्तविक जीवनमा आधारित सांगीतिक लोकदोहोरी प्रस्तुति छैन खुशी कसरी महासु। सुर अर्जुन भंडारी र पूर्णकला विशी, शब्द प्रशांत पौड्याल, लय बाबुराम परियार, अरेंज एमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्यूजिक प्राली, प्रबंधक एमन खनाल, 9894040400, सर्वत्र बजार मा उपलब्ध छ। अर्जुन भंडारी को सांगीतिक लोकदोहोरी प्रस्तुति छैन खुशी कसरी महासु। Oh,